kutu. Kutu ma kutu supari dana. Kutu ma kutu. Kutu ma kutu supari dana. Kutu ma kutu. Hirda ma jiu jan khai lagda. Jangiri marda baliya. Imandari ke tolai. Jo ban dine mandhiya. Hirda ma jiu jan khai lagda. पाली हिउँदो महिनामा बिहे नगरी भा छैन कन्याको ठहर ठेगाना केही पनि टुंगो ला छैन यसपाली हिउँदो महिनामा बिहे नगरी भा छैन कन्याको ठहर ठेगाना केही पनि टुंगो ला छैन कोरी बाटी चट्ट कपाल लाली ओठैमा हजुर लाली ओठैमा झाप्पै कदम रोकियो फूलको बोटैमा झाप्पै कदम रोकियो फूलको बोटैमा कुटुमा कुटु सुपारी दाना कुटुमा कुटु कुटुमा कुटु सुपारी दाना कुटुमा कुटु कुटुमा कुटु सुपारी दाना कुटुमा कुटु कुटुमा कुटु सुपारी दाना कुटुमा कुटु बिरको मल्लाको चिनीमा कसरी पशु कमिलो डाँडा बारीको सन्तोला गुलियो छकी अमिलो बिरको मल्लाको चिनीमा कसरी पशु कमिलो डाँडा बारीको सन्तोला गुलियो छकी अमिलो खैनी चुरन्न खान्छौ कि दाँतै कालो छ हजुर ओठै कालो छ दिदीको मगनी भइसक्यो मेरै पालो छ दिदीको मगनी राजाको हाती मैसित सौतोला सुन्छ लासाको पढाई लेखाइमा अब्बल छु वैज्ञानिक बन्छु नासाको राजाको हाती मैसित सौतोला सुन्छ लासाको पढाई लेखाइमा अब्बल छु वैज्ञानिक बन्छु नासाको कोरी बाटी चट्ट कपाल लाली ओठैमा हजुर लाली ओठैमा झप्पै कदम रोकियो फूलको बोटैमा झप्पै कदम रोकियो फूलको बोटैमा कुटुमा कुटु सुपारी दाना कुटुमा कुटु कुटुमा कुटु सुपारी दाना कुटुमा कुटु कुटुमा कुटु सुपारी दाना कुटुमा कुटु कुटुमा कुटु सुपारी दाना कुटुमा कुटु बघिनीको छोरीलाई कुखुराको भालेले ठुलठुला कुरा गरेर पट्याउन आट्यो कालेले बघिनीको छोरीलाई कुखुराको भालेले ठुलठुला कुरा गरेर पट्याउन आट्यो कालेले खैनी चुरन्न खान्छौ कि दाँतै कालो छ हजुर ओठै कालो छ दिदीको मगनी भइसक्यो छिमेकी हुँ म बागैको सन्तान काली नागैको तिमी त रहेछौ मितिनी कोयली हैन कागैको छिमेकी हुँ म बागैको सन्तान काली नागैको तिमी त रहेछौ मितिनी कोयली हैन कागैको कोरी बाटी चट्ट कपाल लाली ओठैमा हजुर लाली ओठैमा झाप्पै कदम रोकियो फूलको बोटैमा छप्पै कदम रोकियो फूलको बोटैमा मनमा मिले मेला हजुर न मिले झमेला मनमा मिले मेला हजुर न मिले झमेला आजै गरौँ रमाइलो भोलि त के होला आजै गरौँ रमाइलो भोलि त के होला